नमस्कार, स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट। खबरमा छु म प्रेम सुनार। श्रोता, रेडियो रेसुङ्गाको उत्पादनमा हरेक सोमबार साँझ 7:15 बजे रेडियो रेसुङ्गा र मंगलबार ठिक यसै समयमा रुरु एफएम 94.8 MHz प्रसारण हुने ओजेलका खबर शुक्रबार बिहान 9:15 बजे रेडियो रेसुङ्गाबाट पुनः प्रसारण समेत हुने गर्दछ। श्रोता, ओजेलका खबर समग्रमा समाजमा लुकेको, लुकाइएको, दबेको, दबाइएको आवाज हो। तपाईँको समाजमा कुनै अनियमितता, भ्रष्टाचार छ भने हामी त्यसको डटेर भण्डाफोर गर्नेछौँ। साथै समाजको विकृति, विसङ्गति, ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो कला संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ। त्यसका लागि हामीले खबरको अन्तिममा एउटा न एउटा मौलिक गीत भाका पनि बजाउँदै आएका छौँ। हाम्रो यही यात्राको आज हामी 124 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ माया प्रेम र विवाहमा ललाई फकाई धोकाबाजी विशेष श्रृङ्खला, जसमा बागलुङमा अझै पनि जबरजस्ती बालविवाह कायमै र नियमित स्तम्भ जीवनको गोरेटोमा 4 लाख रुपियाँ खर्चेर विवाह गरेको 9 दिनमा बेहुली प्रेमीसँग टाप कसेको र गर्भधारण गराई प्रेमी फरार भएपछि एक युवती अलपत्र हुनु परेको कथा व्यथा सुनाउनेछौँ। तबको पौनी एक घंटा हामी सँगै रहनु होला। इस ओझेल का खबर का प्रायोजक न्यू मैत्री रेस्टुरेंट एंड बार अब थप व्यवस्थापन का साथ तपाईको सेवामा समर्पित। हजुर, स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल। स्वच्छ, सफा, स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार, लाकुरीमन्स तमघास गुल्मी। प्रोप्राइटर अर्जुन पाण्डे, सम्पर्क नम्बर 98472 27874। ओजेलका खबरको साथमा अर्घखाँची होटल एन्ड लज। हामी कहाँ आरामदायी बासका साथै सफा स्वच्छ खाना तथा तन्दुरी आइटमको स्वादमा तपाईँको चाहना अनुसारको हरेक परिकार उपलब्ध छ। तन्दुरी रोटी, दाल फ्राई, मटन ग्रेभी, सफा स्वादिष्ट भोजन, खाजा नास्ता एवं विविध तन्दुरी आइटममा बेग्लै पहिचान बनाउन सफल। हजुर, अर्घखाँची होटल एन्ड लज, तमगाजको पुतली बजार, फिल्म हल अगाडि। फोन 0785202525। याद गर्नुहोस्, हाम्रो शाखा पसल अर्घखाँची जी पार्कमा पनि रहेको छ। सञ्चालक द्वय लालमणी आचार्य, 98471662525 र छविलाल गिरी, 97470065525। यस ओजेलका खबरको साथमा। धेरै दिन पछि भेट भयो, सायद जुरेकै भन्नुपर्छ यार। एकैछिन त बसौँ न है, चिया पनि खाउँला। हुन्छ ल, जाउँ न त। रातो भाले रेस्टुरेन्ट। ए, यो रेस्टुरेन्ट त नयाँ पो रहेछ त। कहिलेदेखि खुल्यो भने? यहाँ चाहिँ रातो भाले मात्रै खाना पाइन्छ कि क्या हो? लोकल कुखुराको मिठो स्वाद सँगै तपाईँको ज्यानलाई न्यानो तुल्याउँछौँ हामी। हाम्रा सेवाहरू लोकल कुखुराको मासुको स्वादमा स्पेशल खाना, चिकन, मटन, मसरुमका विभिन्न परिकारहरू, विभिन्न ठाउँमा काम गरी अनुभव बटुली आएका कुकमेनहरूद्वारा परिकारहरू बनाइने र 200 भन्दा बढी नास्ताका आइटमहरू तपाईँकै लागि तयार पारिन्छ। विवाह पार्टी, बर्थडे पार्टीको लागि पनि हामीलाई सम्झनुहोस् र जहाँ कतै होम डेलिभरीको पनि व्यवस्था गरिएको छ। सम्पर्क रातो भाली रेस्टुरेन्ट, फिल्म हल नजिकै, अर्घखाँची जाने बाटोमा, तमघास पुतली बजार, गुल्मी। प्रोप्राइटर नारायण पल्ली। मोबाइल 98470141036, 98471786। यस ओझेलका खबरको साथमा। आवास गहना गृह तमगास, एक नयाँ बजार, गुल्मी। नयाँ वर्ष 2070 को आगमन सँगै सुनमा शुद्धता, व्यवहारमा विश्वसनीयता, समयमा गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता। आवास गहना गृह, हाम्रा विशेषताहरू। आकर्षक डिजाइन का तयारी गहनाहरू पाउनुका साथै अर्डर अनुसारका सुनचाँदीका गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ। त्यस्तै पुराना गहना साथी नयाँ गहना लिनु परेमा, सुनचाँदी खरिद बिक्री गर्नु परेमा एवं राशिका पत्थर जडित औँठीहरू चाहिएमा सबै सेवा हामी तपाईँलाई उपलब्ध गराउँछौँ। सम्पर्क आवास गहना गृह, तमगास, एक नयाँ बजार, गुल्मी। सम्पर्क नम्बर 0775208069, 98473098094 र 98473021201। प्रोप्राइटर धर्म विश्वकर्मा। आजको विषय वस्तु प्रस्तुत गर्नु पूर्व सर्वप्रथम गुल्मीका दुई ब्लड क्यान्सर पीडित बालक नितेश खराल र रमेश घिमिरेलाई कहाँ कसले के कति सहयोग भयो त यसबारे सहयोगदातासँग कुराकानी। त्यस्तै गत हप्ता हामीले गुल्मी अर्लाङ्कोटका दुवै भाइ दृष्टिविहीनहरूको कथा व्यथा प्रसारण गरेका थियौँ। त्यो सुनेर केही व्यक्ति र संस्थाले सहयोग गर्ने हुनु भएको छ, सुनौ। नमस्कार, मेरो घर गुल्मीको जुनिया गाविस वार्ड नम्बर 6 चितिपानी रिपाटा। मेरो नाम नारायण बहादुर खत्री। मैले र हाम्रो परिवारले ओजेलका खबरमा ब्लड क्यान्सर पीडित रमेश घिमिरे र अर्का नितेश खरालको बाँच्ने चाहना सुन्दा अनि यस हप्ता अर्लाङ्कोटका एउटै घरका दुई भाइ अपाङ्गको त्यो बिचल्ली सुन्दा मन छोयो र त्यसपछि मेरो 76 वर्षको बुवा ओम बहादुर खत्रीले पीडितहरूलाई सहयोग गर्नुपर्छ भन्नुभयो र उहाँले मलाई सहयोगको लागि उहाँहरूलाई अनि कति सहयोग गर्न भन्नुभएको छ त मलाई उहाँले सहयोगको लागि उहाँहरूलाई सब चारजनालाई 1,000 दिन भन्नुभएको छ। 4,000 1,000 दरले 4,000 बुझाउनुहुन्छ अनि कहाँ बुझाउँदै हुनुहुन्छ पैसा? यो रकम मैले तमगासका हिउँचुली होटलका साउजीलाई बुझाएर गएको छु। धन्यवाद छ तपाईँहरूलाई सहयोगको लागि, विशेष गरेर यो ब्लड क्यान्सर पीडित बालक र अनि यो एउटै घरका दुई भाइ अपाङ्गहरूको त्यो बिचल्ली सुन्नुभएछ र जुन सहयोग गर्नुभयो तपाईँ र तपाईँको बुवा ओमबहादुर खत्रीलाई हाम्रो तर्फबाट हार्दिक धन्यवाद छ। धन्यवाद। नमस्कार, मेरो नाम पम्फा कुमारी दङ्गाल। म श्री जनजाति उच्च माध्यमिक विद्यालय रिमुवामा दृष्टिविहीनहरूलाई पढाउँछु। म स्रोत शिक्षक हुँ र मैले अस्ति अर्लाङ्कोट गाविसका ती दुई भाइ दृष्टिविहीन परिवारको जुन कथा व्यथा सुनेकी थिएँ त्यसबाट म सारे मर्माहित पनि भएँ र यसरी उहाँहरू जसले आफ्नो दिसा पिसाब स्याहार्न नसकेर घरमा हुनुहुन्छ उहाँलाई हामीले बाहिरी रूपमा आर्थिक केही सहयोग गर्ने इच्छा राख्दै उहाँको भाइलाई हामीले हाम्रो दृष्टिविहीन स्रोत कक्षा रिमुवामा आउन अनुरोध गर्दछु। उहाँले जस्तै सिपमूलक कार्यक्रम भर्खरै नसके पनि हामीले पहिला ब्रेल लिपिमा ब्रेल सिकाउनेछौँ र तत्पश्चात त्यस्ता भाइ जस्तै उमेर पढाइको उमेरभन्दा माथि भएका अरू पनि दृष्टिविहीन भाइ बहिनीहरूलाई हामीले एउटा सिपमूलक कार्यक्रम सिपमूलक तालिमहरू दिएर उहाँहरूको जीवनलाई सुनिश्चित गर्ने एउटा लक्ष्य लिएका छौँ। त्यसैले उहाँ भाइलाई त्यहाँ आउन आग्रह गर्दछौँ र यसरी सिपमूलक तालिम कार्यक्रमहरूलाई खोजेर अरू सङ्घ संस्थालाई अनुरोध गरेर हामीले सिपमूलक कार्यक्रम पनि सञ्चालन गर्ने अभियानमा छौँ। तसर्थ हामीले उहाँलाई त्यहाँ आउन अनुरोध गर्दछु र मेरो सम्पर्क नम्बर 98471-65534 हो र त्यसमा सम्पर्क गर्न म अनुरोध गर्दछु। धन्यवाद सहयोगको लागि। हस् नमस्कार, मेरो नाम प्रवीण विश्वकर्मा हो। म 11 वर्षको भएँ। म श्री सिद्धबाबु उच्च माध्यमिक विद्यालयमा पढ्दछु। हामी ओजेलको खबरमा जीवनको गोरेटो सुन्दै थियौँ। जीवनको गोरेटोमा अर्लाङ्कोटका दुई दृष्टिविहीन दाजुभाइको कथा व्यथा थियो। आर्थिक स्तर कमजोर भएकाले एक छाक मात्र खाएर बस्नु पर्ने अवस्थाले मेरो मुटुलाई छोयो। म कक्षा 6 पढ्ने विद्यार्थी हुँ। मैले विभिन्न बालकथाहरू पढ्दछु। ती बालकथामा तीन दुखी असहायलाई मदत गरेको पाउँछु। ती कथाबाट प्रभावित भई मैले पनि मेरो बुवा र मम्मीलाई आग्रह गरी मेरो भाइ रविन्स र मैले ₹2,000 सहयोग दिने विचार गर्यौं र सोही अनुसार हामी दुई दाजुभाइको तर्फबाट अर्लाङ्कोटका दुई दाजुभाइ र उनीहरूको परिवारलाई ओजेलका खबर मार्फत यो सहयोग पठाउन चाहन्छु। उनी थिए नेता घर भई हाल तम्गासमा बसेर पढ्ने 11 वर्षीय बालक प्रवीण विश्वकर्मा र उनी जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरीक्षक झविलाल विश्वकर्माका छोरा हुनुहुन्छ। ल, धन्यवाद छ बाबु। धन्यवाद। अरूले पनि त्यसरी सहयोग गर्नुहोस् भन्ने हामी आग्रह गर्दछौँ। ल हजुर, नमस्कार, म होमेन्द्र भण्डारी हो। मेरो घर चाहिँ गुल्मी जिल्लाको वामी गाविस अन्तक्षार मासतिर दालकाप्चोर भन्ने ठाउँमा हो। हजुर, म अहिले बेलायतमा युकेमा कार्यरत छु। हजुर, मैले चाहिँ यसले प्रसारण गर्नुभएको लास्ट हप्ताको बजेको खबर थियो। दासकोट गुल्मी दृष्टिबिन गुल्मी अर्लाङ्कोटको दासकोट ठाउँमा त्यो दृष्टिबिन दुई उहाँहरूको त्यो बिचल्ली सुनेर साह्रै मन खिन्न भयो। अनि हामी विदेशमा बसेर 2-4 पैसा कमाएर आफ्नोलाई मात्रै गर्नु त सबैले गरिन्छ, केही गरौँ भनेर मैले 2-4 पैसा सहयोग। कति सहयोग गर्दै हुनुहुन्छ यहाँले ती दृष्टिविहीनहरूलाई? मैले 25,000 नेपाली। हजुर, धन्यवाद छ। 25,000 नेपाली रुपियाँले पनि धेरै काम गर्न सक्छ, खुसी लाग्यो। अनि तपाईँको यो रकम सहयोग संकलन कार्य व्यक्तिगत हो कि सामूहिक हो, यो के हो? मेरो व्यक्तिगत हो हजुर, यो मैले आफ्नै उसबाट मैले उहाँको चाहिँ बिचल्ली देखेर मेरो मन चाहिँ एकदमै मैले सहयोग गर्ने भावना पहिल्यैदेखि जगाइरहेको थिएँ। मैले कुनै माध्यम पाएको थिएन कुनै पनि साउसमा। हजुर, त्यस गर्दा मैले यो चाहिँ पहिलो ऊ गर्दैछु, फेरि पनि मैले सहयोग गर्नेछु। हजुरले यो चलाएको कार्यक्रमबाट एकदमै प्रभावित छु। गाउँघरका दुःख पीडाहरू तपाईँले चाहिँ हामी विदेशमा बस्ने नेपालीहरूको लागि एकदमै नजिकबाट देखाइदिनु भएको छ। हजुर हजुर, अनि युकेमा रहने नेपालीहरूले ओझेलका खबर कतिको सुन्नुहुन्छ? एकदमै सुन्नुहुन्छ साथीहरूले, यहाँ बिजी पनि अलि बढी नै हुन्छ तर साथीहरूले सुन्नुहुन्छ। उहाँहरू कार्यव्यस्तताले गर्दाखेरि हुनुभएको हो, एकदमै सुनिन्छ हामीहरूले यहाँ सक्दो उले उडाई भनेर ल यस्तो हाम्रो गुल्मीबाट यस्तो कार्यक्रम प्रसारण हुन्छ सुन्नु भएको छ भनेर फोनहरू मार्फत काममै भए पनि घरमा आएर फ्यामिलीहरूको माझमा बसेर जसरी पनि सुनिन्छ यहाँ। अनि कति वर्ष भयो तपाईँ युकेमा बस्नु भयो? मैले युके आएको 9 वर्ष चल्दैछ। के गर्नुहुन्छ काम तपाईँले त्यहाँ? सर यस्तै हो, युकेमा चाहिँ रेस्टुरेन्ट लाइनमै काम गरिन्छ, खाना बनाउने, हाम्रो नेपाली भाषामा भन्नुपर्दा भान्से। हजुर हवस् त, यो तपाईँको सहयोग सङ्कलनको घोषणाको क्रममा तपाईँले आफ्ना शुभचिन्तक साथी इष्टमित्रलाई पनि सम्झिन सक्नुहुन्छ प्लिज? मैले विशेष गरेर मैले 53-54 सालमा इस्माको अर्जुन माथिमा मैले पढाएको हो। ए हजुर हजुर, मैले इस्मा जति वानीको माया लाग्छ त्यति नै इस्मा त्यो अर्जय अमरपुर घमिर डोली लगायत झुर्को सिमलदारी त्यतातिर म गएको छु, धेरै देखेको छु, त्यताको एकदमै याद आउँछ। त्यताको साथीहरूले मलाई रोशन भनेर चिन्नुहुन्थ्यो, वानीको रोशन भनेर चिन्नुहुन्थ्यो। हजुर हजुर, उहाँहरूलाई पनि भन्छु अनि एकदमै माया देखाउन चाहन्छु त्यताको साथीहरूलाई। अब धेरै वर्ष भयो कन्ट्याक्ट दिन्छु, नजिकबाट सम्झेको छु, त्यही छ मेरो त्यताको साथीहरूलाई बस्ने सम्पूर्ण साथीहरूलाई पनि धेरै सम्झेको छु। खुसीको कुरा म व्यक्तिगत भन्नुपर्दा मेरो बाबा आमा युके आउँदै हुनुहुन्छ पर्सि 7 गते, त्यसैमा पनि म खुसी छु अनि हामी सबै ठिकै छौँ। गाउँघरतिर सब साथीहरू लगायत यो सुन्ने सम्पूर्ण साथीहरूलाई केही गर्नुपर्दा साथीहरू जुटेर हातमा हात मिलाएर पैसा त कमाउने आफ्नोलाई मात्रै होइन, दुखी दरिद्रलाई मन्दिरमा चढाउनु भन्दा स्कुलमा दिनुभन्दा हामी यस्तैलाई नै गर्यो भने हामी खुसी रहन्छ। आखिर दुःख त हामीले गर्नु नै छ, सहयोग गर्छौँ छ होला। उहाँ हुनुहुन्थ्यो होमेन्द्र भण्डारी, घर चाहिँ उहाँको वामीको दालका आँपचोर हो उहाँको घर, हाल उहाँ युकेमा हुनुहुन्छ। र अस्तिको हप्ताको यो ओझेलका खबर सुनिसकेपछि युकेबाट उहाँले अर्लङ्कोटका दृष्टिबिन्द दुवैलाई सहयोग गर्दै हुनुहुन्छ 25,000, त्यसका लागि तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। यहाँले जस्तै अन्य प्रवासी नेपालीहरूले पनि सहयोग गरून् भन्ने हामी आग्रह गर्दछौँ। धन्यवाद। हस्त लस। श्रोता, प्रेम विवाह र मागी विवाह त कति असफल भएका छन् भने अझ तानी विवाह र जबरजस्ती ललाई फकाई विवाह कस्तो रहला? बागलुङका केही दलित बस्ती र छन्त्याल समुदायमा अझै पनि जबरजस्ती बाल विवाह कायमै छ। सुनौ ओझेलका खबर, बागलुङ सहकर्मी शान्ता छन्त्यालले तयार पार्नु भएको यो रिपोर्ट। एक दिन पढाइ घर जानै पर्छ क्यारे, यो संसारको रीति जनसा पनि त राम्रै हुन्छ। हाम्रो हुर्के बढेको छोरीलाई जनसाको जिम्मा लगाएका छौँ क्यारे, मारे पाप पाले पुण्य, नरौ छोरी नरौ। बागलुङको बङ्गादोभान गाविस वडा नम्बर 6 कि भुनकुमारी रसाइलीले 2 वर्ष पहिले 14 वर्षकै उमेरमा गाउँमै विवाह गरिन्। विवाहका बारेमा सामान्य ज्ञान समेत नभएको उमेरमा उनी बाध्यतावश विवाह बन्धनमा परिन्। स्थानीय मङ्गला निमाविमा कक्षा 7 पढ्दै गरेकी भुनकुमारीलाई ललौते फकौतेले झुक्याएर दुलहाको घर भित्र्याएका थिए। भुनकुमारी आफ्नो विगत यसरी सुनाउँछिन्। राति घरमा सुतेको थिएँ अनि त्यसपछि पछि यता आइज भने बोलाएर लगाएर लटारेर एकदम नराम्रो तालले लागेछु। ल फकाउने आफ्नै दाजुहरू थुप्रैले हो त्यस्तो गरेको, मैले बिहै गर्दैन भन्दा पनि होइन भर्खर यस्तो बिहा गर्नै पर्छ तैँले भनेर एकदमै जबरजस्ती गरेर हो कि मैले बिहा गरेको, नि त मैले बिहै गर्ने थियो। यस्तै गाउँघरको रीतिथिटी यस्तै छ, यस्तैमा चल्नुपर्छ भनेर यसरी भइसक्यो। यसरी दुलहाको घरमा एक रात बिताएपछि इच्छा नहुँदा नहुँदै सामाजिक रीतिथिति अनुसार जबरजस्ती विवाह बन्धनमा बाँधिनु पर्यो। अहिले विवाह गरेको पनि 2 वर्ष बितिसक्यो। भुनकुमारीको घरधन्दा त राम्रै चलेको छ, तर बुहारीले पढ्नु हुँदैन भन्ने सामाजिक मान्यताले गर्दा उनी आफ्नो पढाइलाई अगाडि बढाउने अवसरबाट भने वञ्चित हुन पुगिन्। श्रीमान त पढ तिमी भन्दै हुन्थ्यो, पढ्ने हुन यति तिमी बिहा गरेपछि पढ्ने होइन नराम्रो हुन्छ, आफ्नो बाबा आमा घरमा छँदा पढ्ने बिहा गरेपछि पढ्नु हुन्न भन्नुहुन्थ्यो। त्यही भएर अनि मैले पढाइ छोडेको, अझै पनि पढ्ने रहर त कति छ।